that Jesus, peace be upon him, was not crucified, especially referring to Jonah. Thank you. बहन का सवाल है कि आप साफ तौर से ये साबित कर सकते बाइबल के जरिए से कि ईसा अलैहिस्सलाम को सूली पे नहीं चढ़ाया गया था. आप बाइबल के जरिए, बाइबल के हवाले से ये साबित कर सकते हैं कि ईसा अलैहिस्सलाम को क्रूसिफाई नहीं किया गया था, सूली पे नहीं चढ़ाया गया था, खुसूसन जोना के जरिए. मैंने एक मुनाजरा किया था एक ईसाई पादरी के साथ. वॉज क्राइस्ट रियली क्रूसिफाइड? क्या ईसा अलैहिस्सलाम को हकीकत में सूली पे चढ़ाया गया था कि नहीं, कि वो सूली पे मरे थे क्या नहीं? और ये लव जो क्रूसीफाई है, क्रूसीफिक्शन, FIXION के बाली है कि इंसान को जब सूली पे चढ़ाया जाता है और इंसान मर जाता है उसे कहते क्रूसीफिक्शन, CRUCIFIXION. एक दूसरा लफ्ज है, अगर इंसान को सूली पे चढ़ाया जाता है और वो नहीं मरता है उसके लिए कोई लफ्ज नहीं है. सो एक लफ्ज जो हम कह सकते हैं क्रूसीफिक्शन, CRUCIFICTION, क्रूसीफिक्शन मीन्स एक कहानी है. तो बहन का सवाल है, क्या बाइबल के जरिए ये साबित कर सकते क्या ईसा अलैहिस्सलाम को सूली पे चढ़ाया नहीं गया था और वो सूली पे नहीं मरे, खुसूसन यूनुस अलैहिस्सलाम के हवाले से? कई बाइबल में वर्सेस है जिससे ये साबित किया जा सकता है कि ईसा अलैहिस्सलाम को सूली पे नहीं चढ़ाया गया था. कुरान मजीद में अल्लाह ताला फरमाते हैं सूरह निसा में सूरह नंबर 4 आयत नंबर 157 में, वो लोग कहते हैं कि हमने ईसा अलैहिस्सलाम को मारा, वमा कतलू वमा सलबू, ना ही उनने उनका कत्ल किया ना ही उनको उन्हें सूली पे चढ़ाया. वमा कतलू वमा सलबू वलाकिन शुब्बिया लहुम, ये सिर्फ एक दिखावा था, उनको ऐसा एहसास हुआ. और जो इसमें इख्तिलाफ करते हैं वो लोग शुबह में हैं क्योंकि उनको ना सूली पे चढ़ाया गया था ना उनका कत्ल गया. वमा कतलू यकीना, और उनको बेशक कत्ल नहीं किया गया था. तो कुरान मजीद में साफ तौर पे कहा गया है कि ईसा अलैहिस्सलाम को ना कत्ल किया गया ना सूली पे चढ़ाया गया था, ये सिर्फ उनको लगा. और जो कोई इसमें इख्तिलाफ करता है वो शुबा में है. वलाकिन शुबिया लहू, क्योंकि ईसा अलैहिस्सलाम को ना सूली पे चढ़ाया गया ना कत्ल किया गया. अभी ये कुरान मजीद में क्योंकि लिखा है तो हम मुसलमान मानते हैं. हम बाइबल से कैसे साबित कर सकते हैं कि ईसा अलैहिस्सलाम को सूली पे नहीं चढ़ाया गया? लिखा है गॉस्पेल ऑफ मैथ्यू में चैप्टर नंबर 12 वर्स नंबर 38 में कि जब लोग आते हैं और ईसा अलैहिस्सलाम से कहते हैं कि आप हमें एक मौजदा दिखाओ, हमें निशानी दिखाओ ताकि हम माने कि आप अल्लाह के पैगंबर हैं, तो ईसा अलैहिस्सलाम कहते हैं ओ इविल एंड एडल्टरस जनरेशन, यू सीक आफ्टर अ साइन, नो साइन शैल बी गिवन टू यू एक्सेप्ट द साइन ऑफ जोना. ईसा अलैहिस्सलाम कहते हैं, उन्हें गाली देते हैं और कहते हैं कि आपको कोई निशानी दी नहीं जाएंगी, कोई मौजूदा दी नहीं जाएगा, सिर्फ साइन ऑफ जोना, यूनुस अलैहिस्सलाम की निशानी. नो साइन शैल बी गिवन टू यू एक्सेप्ट द साइन ऑफ जोना, फॉर एज जोना वॉज 3 days and 3 nights इन द बेली ऑफ द फिश, सो शैल द सन ऑफ मैन बी 3 days and 3 nights इन द हार्ट ऑफ द अर्थ. ये है हवाला गॉस्पेल ऑफ मैथ्यू का चैप्टर नंबर 12 वर्स नंबर 38 से लेके 42 तक. ईसा अलैहिस्सलाम कहते कि तुम्हें कोई निशानी नहीं दी जाएंगी, सिर्फ निशानी यूनुस अलैहिस्सलाम की. जिस तरीके से यूनुस अलैहिस्सलाम 3 दिन और 3 रात मछली के पेट में थे, उसी तरीके से मैं धरती के पेट में 3 दिन और 3 रात रहूंगा. अभी हमें जानने के लिए कि साइन ऑफ जोना क्या है, यूनुस अलैहिस्सलाम की निशानी क्या है, हमें जाना पड़ेगा द बुक ऑफ जोना. एक बाइबल में किताब है जिसका नाम है जोना, यूनुस अलैहिस्सलाम. ये किताब सिर्फ 2 पेज की है, ये बहुत छोटी किताब है बाइबल में. इस किताब की शुरुआत में लिखा है कि अल्लाह सुबहाना व ताला ने अपने पैगंबर यूनुस अलैहिस्सलाम को कहा था कि अपना पैगाम पहुंचाओ, आप जाके पैगाम پہنچاؤ نینوا کے لوگ کی طرف. یونس علیہ السلام بائبل کے مطابق کہتے ہیں وہ ڈرتے ہیں کہ یہ لوگ کیا پیغام سمجھ پائیں گے, اسی لیے نینوا جانے کے بدلے وہ ایک کشتی میں سوار ہوتے جوپا کی طرف. اور اس وقت ایک سپرسٹیشن تھا, سپرسٹیشن مطلب اندھ وشواس تھا, کہ اگر کوئی اپنے مالک کا کہنا نہیں مانتا اور مالک کی نافرمانی کرتا ہے تو ایک اسٹارم آ جاتا ہے سی میں, دریا میں ایک اسٹارم آتا ہے. تو اسٹارم آنے کی وجہ سے لوگ کہتے ہیں کہ ہم میں سے کسی ایک نے اپنے مالک کی بات نہیں مانی. یہ سب لکھا ہے بائبل میں, بک آف جونا میں. یونس علیہ السلام کیونکہ اللہ سبحانہ تعالیٰ کے پیغمبر تھے, بائبل میں لکھا ہے کہ انہوں نے بات مان لی اور کہا کہ میں اپنی مالک کا کہنا نہیں مان رہا ہوں اور نینوا کے بدلے جوپا جا رہا ہوں, تو میری وجہ سے یہ اسٹارم آیا. اسٹارم کو کیا کہیں گے, دریا میں اسٹارم, طوفان. طوفان, یہ طوفان دریا میں کیوں آ رہا ہے؟ کہ طوفان یونس سلام کہتے کہ میری وجہ سے آ رہا ہے کیونکہ میں میرے مالک کی بات نہیں مان رہا ہوں. اور اس وقت یہ اندھ وشواس تھا, سپرسٹیشن تھا کہ جو مالک کی بات نہیں مانے گا اس کو دریا میں پھینکیں گے تو طوفان ختم ہو جائے گا. تو یونس علیہ السلام کہتے کہ میری غلطی ہے, مجھے پھینکو. تو کیا کرتے لوگ, یونس علیہ السلام کو پکڑ کے دریا میں پھینکتے ہیں. تو مجھے یہ پوچھنا ہے کہ یونس علیہ السلام کو جب دریا میں پھینکتے ہیں, بائبل میں لکھا ہے, تو یونس علیہ السلام زندہ تھے یا مردہ تھے؟ سسٹر, وین جونا واز تھرون انٹو دی واٹر, I want to ask you the question, was Jonah dead or alive? He was alive. He was alive. زندہ تھے. ماشاءاللہ صحیح فرما رہی ہے. طوفان اتنا زور کا آ رہا تھا, طوفان میں اگر ایک زندہ انسان کو ڈالتے ہیں وہ طوفان میں دریا میں انسان مرنا چاہیے, لیکن یونس علیہ السلام مرے یا زندہ تھے؟ He ought to die in the storm. Was he dead or was he alive? He was still alive. ماشاءاللہ صحیح جواب ہے کہ طوفان میں مرنا چاہیے لیکن کیونکہ وہ اللہ کے پیغمبر تھے, زندہ تھے. اس وقت ایک مچھلی آتی ہے اور مچھلی ان کو نگل لیتی ہے. A fish comes and gobbles them up. مچھلی کی پیٹ میں یونس علیہ السلام زندہ تھے یا مردہ تھے؟ In the belly of the fish, was Jonah dead or alive? He was alive. وہ زندہ تھے. مچھلی کے پیٹ میں 3 دن مچھلی یونس علیہ السلام کو پیٹ میں لے کے بائبل کے مطابق وہ گھومتی ہے, سارے سمندر گھومتی ہے. 3 دن تک مچھلی کی پیٹ میں سفوکیشن, نہ برابر سے انسان سانس لے سکتا ہے نہ جی سکتا ہے. انسان کو مرنا چاہیے یا جینا چاہیے؟ مرنا چاہیے. لیکن یونس علیہ السلام زندہ تھے یا مر گئے؟ جونا دو ہی واز 3 days ہی واز دیر ان دا بیلی آف دا فش, فار 3 days دا فش ٹوک ہم ان دا واٹر, ہی آٹ ٹو ڈائی. واز Jonah yet dead or alive? He was still alive. Mashallah, abhi tak zinda the. Behan sahi jawab de rahi hai. 3 din ke baad wo machli Yunus alaihi salam ko ulti kar deti hai, matlab pet mein se bhand nikalte Yunus salam aur wo samundar ke kinare pe aate hai. Zinda ya murda? The fish vomits out Jonah, peace be upon him, and throws him onto the shore. When Yunus alayhi salam, when Prophet Jonah was thrown on the shore, was he dead or alive? He was alive but unconscious. Alive but unconscious. After some time, did he gain consciousness or not? Yes, he did. Fine. Finally, he was conscious alive. And alive. Na? Alive. Fine. Alive. So alive, alive, alive, alive. Miracle of a miracle of a miracle of a miracle. Wo zinda the. Ek zinda aadmi ko darya mein جب پھینکتے, مرنا چاہیے نہیں مرتے ہیں زندہ رہتے, معجزہ. طوفان میں مرنا چاہیے نہیں مرتے, زندہ رہتے, معجزہ. مچھلی آ کے نگل لیتی ہے, مرنا چاہیے زندہ رہتے, معجزہ. مچھلی 3 دن تک ان کو سمندر میں گھماتی ہے, مرنا چاہیے نہیں مرتے, معجزہ. مچھلی ان کو الٹی کرتی ہے دریا کے کنارے پہ, وہ زندہ رہتے, معجزہ. معجزہ کا معجزہ کا معجزہ کا معجزہ. ابھی یہاں عیسیٰ علیہ السلام کہتے ہیں کہ جس طریقے سے یونس علیہ السلام مچھلی کے پیٹ میں 3 دن 3 رات تک رہیں, اس طریقے سے عیسیٰ علیہ السلام دھرتی کے پیٹ میں 3 دن اور 3 رات تک رہیں گے. نو سسٹر, آئی وانٹ ٹو آسک یو, अकॉर्डिंग टू यू व्हेन जीसस क्राइस्ट पीस बी अपॉन हिम वाज इन द सेपल्कर वाज ही डेड और अलाइव ही वाज अलाइव ही वाज अलाइव सो इफ यू आर अलाइव देन हाउ वाज ही क्रूसिफाइड क्रूसिफाइड मींस समवन डाइंग ऑन द क्रॉस बहन कह रही कि ईसा अलैहिस्सलाम जब उनको लेके गए थे कब्र में वो जिंदा थे तो क्रूसिफाई होने के लिए सूली पे मरने के लिए इंसान को मरना चाहिए तो वो बाइबल के मुताबिक वो सूली पे लगाया गया था लेकिन मरे नहीं उन्हें उतारा गया था वो जिंदा थे और जब कब्र में लेके गए थे सपल कर उस टाइम बहुत लंबी चौड़ी कब्र होती थी बोगदा होता था बड़ा बोगदा होता था जिसके अंदर इंसान खड़ा भी हो सकता था 3 दिन और 3 रात तक ईसा अलैहिस्सलाम फरमाते कि जिस तरीके से यूनुस अलैहिस्सलाम 3 दिन और 3 रात मछली के पेट में रहें उसी तरीके से मैं 3 दिन और 3 रात धरती के पेट में रहूंगा उसका मतलब ईसा अलैहिस्सलाम जिंदा थे अगर जिंदा थे तो सूली पे नहीं मरे हो तो इसीलिए बाइबल के जरिए एक तरीका है साबित करने के लिए कि ईसा अलैहिस्सलाम सूली पे नहीं मरे वो जिंदा थे और कुरान मजीद की बात सही है कि वमा कतलू वमा सलबू ना वो सूली पे मरे ना उनका कत्ल गया है ये सिर्फ एक शक और शुबा है होप दैट आंसर्स द क्वेश्चन सिस्टर